कैले समतल सागर भइरहे दिन्छ, कैले छाल भई उर्ली दिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन। कोही तिम्रो नजिक भएको स्वीकार्न गाह्रो हुन्छ, त्यही न्यूमा तिमीलाई सधैँ झपार्न गाह्रो हुन्छ। कोही तिम्रो नजिक भएको स्वीकार्न गाह्रो हुन्छ, त्यही न्यूमा तिमीलाई सधैँ झपार्न गाह्रो हुन्छ। भन्न त भन्छौ तिमी त्यस्तो केही होइन, भन्न त भन्छौ तिमी त्यस्तो केही होइन। कोही तिम्रो नजिक भएको स्वीकार्न गाह्रो हुन्छ, त्यही निहुमा तिमीलाई सधैँ झपार्न गाह्रो हुन्छ। भन्न त भन्छौ तिमी त्यस्तो केही होइन, मलाई भने चित्त बुझाई मन टार्न गाह्रो हुन्छ। शंका गर्नु के गलती हो रा, शंका बिना के माया बढ़छ रा। यस कुमारको स्वर शब्द र संगीतमा रहेको यो गीतले भने जस्तै सोच्छु म पनि। मलाई थाहा छैन चर्चित प्रेम जोडीहरू लैला मजनू रोमियो जुलियट आदिले कसरी प्रेम गर्थे। मैले त मेरै साथीहरूको जोडीले एक अर्कालाई प्रेम गरेको मात्र देखेको छु, त्यसैले पनि सायद उनीहरू जस्तै सोच्छु म पनि। मेरो एकजना साथी उसकी प्रेमिकालाई औधी माया गर्थ्यो, बिहे गरेपछि दुःख दिनुहुन्न भन्दै पैसा कमाउन विदेशी ऊ। तर दुःखको कुरा, ऊ फर्किएर नेपाल आइपुग्दा प्रेमिका अर्कैसँग भागेर गइसकेकी थिए। त्यस्तै कलेजमा हाम्रो टिमकी एउटी केटी साथी कलेजकै माथिल्लो कक्षाको केटासँग प्रेम गर्थे। उनीहरूको प्रेम सम्बन्ध त्यति बेला सकियो जति बेला केटीले केटाको मोबाइलमा अरू केटीहरूसँग पनि आफूसँग जसरी नै प्रेममय म्यासेज आदान प्रदान गरेको फेला पारे। आफ्नै अघिल्तिर यी सबै घटना भएपछि मलाई पनि केही सजग बनाएको छ, मनमा डर पनि बढेको छ, कतै हाम्रो सम्बन्धमा पनि त्यस्तै त हुँदैन भनेर। म तिमीलाई धेरै माया गर्छु, तिमी टाढियो भने बाँच्नै सक्दिन होला म, त्यस्तै लाग्छ मलाई। तिमीलाई फोन गर्दा केही बेर मोबाइल बिजी भयो भने अनेक सोच्न थाल्छ मनले, अझ रातिको समयमा मोबाइल बिजी भइदियो भने त झन् बेसरी छाती पोले जस्तो हुन्छ, कसले फोन गर्यो होला भनेर निकै तनाव लाग्न थाल्छ। फेसबुक च्याटमा जब तिम्रो रिप्लाई आउन ढिलो हुन्छ नि, तब बेसरी रिस उठ्छ मलाई। भन्न त भन्छौ तिमी नेट स्लो भयो भनेर, तर मलाई भने अरूसँगै च्याटमा बिजी भयो कि भन्ने शङ्का मात्रै लागिरहन्छ। आफूसँग प्रेम गरेको मान्छेलाई घात गरेका धेरै मान्छेहरू देखेको छु मैले, त्यसैले पनि सधैँ डर लागिरहन्छ कतै तिमीले पनि मलाई त्यस्तै त गर्दिनौ भनेर। 2 महिना अघि मेरो साथीकी प्रेमिका उसँग रिसाइन्। कारण के थियो भने उनका साथीहरूलाई तिनका बोयफ्रेन्डले केयर गरे जस्तै उनलाई चाहिँ मेरो साथीले केयर गरेन रे। साथी उनलाई मनैदेखि प्रेम गर्थ्यो, ऊ आफू काममा व्यस्त हुने भएकोले पनि प्रेमिकालाई छिनछिनमा फोन गर्न भ्याउँथेन। कहाँ हो, कोसँग हो, सँगै हिँडेको मान्छे को हो, फेसबुकमा साथी बनेको मान्छे को हो जस्ता प्रश्नहरू सोधेर अनावश्यक तनाव दिनु हुँदैन भन्ने विचार थियो साथीको। तर उसके प्रेमिकाले भने आफूलाई वास्तै नगरेको महसुस गरिछन्, त्यसैले म सजग छु त्यस्तै गुनासो कतै तिमीले मसँग त गर्दिनौ भनेर। तिमी अरूसँग जिस्किएको मन पर्दैन, कसैलाई तिमीले नजिक सम्झिएको मन पर्दैन, तिमी अरूसँग जिस्किएको मन पर्दैन, कसैलाई तिमीले नजिक सम्झिएको मन पर्दैन, म मात्रै तिम्रो नजिक हुनुपर्छ भन्ने लाग्छ, जोसुकै तिमीसँग छिल्लिएको मन पर्दैन। सधैँ तिमीलाई आफूभित्रै लुकाउन सक्दिन म, जे जे गर्छौ त्यसमै चित्त बुझाउन सक्दिन म। सधैँ तिमीलाई आफूभित्रै लुकाउन सक्दिन म, जे जे गर्छौ त्यसमै चित्त बुझाउन सक्दिन म। तिमीले मेरो कुरा सबै मान्नुपर्छ जस्तो लाग्छ, धेरै माया गर्छु तिमीलाई गुमाउन सक्दिन म। सिआइएनमा सोमबार यसै बेला आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ, एकै पटक भए पनि सुनाइदिनुहोस् कसैलाई, ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ। प्रेम गर्नेहरूलाई झकझक्याउने एउटा रेडियो कार्यक्रम बहकिने मन। कतै शङ्का गर्ने तपाईँ, कतै शङ्का सहने तपाईँ, अनि कतै चाहिँ शङ्का बिना त प्रेम नै हुँदैन नि भन्ने तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। तपाईँ निदाउनै लाग्दा म चाहिँ टुप्लुक्क आइपुगेँ सारथी सुनिल राज भारतसँगै। खै कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, लेक चढ्दै हुनुहुन्छ कि बेसी झर्दै हुनुहुन्छ? म त आएँ, अब एकछिन सँगै बसी बात मारौँ, विश्वासमा छु तपाईँ मेरो नजिक सर्दै हुनुहुन्छ। सामुदायिक सूचना नेटवर्क सिआइएनको उत्पादन रेडियो कार्यक्रम बहकिने मनको अर्को एउटा नयाँ श्रृङ्खलामा आइपुगेँ। म सिसावारीपट्टि छु महावीर विश्वकर्मा, अनि पारीपट्टि हुनुहुन्छ सुनिल राज भारत। अघिल्लो हप्ता नै उठाएको विषय त्यतिमा मात्रै अधुरो रहे जस्तो लाग्यो, केही कुरा भन्नै बाँकी छ, भन्नै पर्छ भन्ने लाग्यो, त्यसैले आज पनि त्यही विषयमा एकैछिन भए पनि भलाकुसारी गर्न आइपुगेँ। म प्रेममा शङ्का कति ठिक कति गलत, आज पनि यही विषयमा कुरा गर्छौँ। तपाईँले राख्नुभएको विचारबाट केही प्रतिनिधिमूलक विचारहरू लिएर आएको छु, छवटा मुक्तक पनि छ, साताको छ मुक्तक, अनि फोन सम्पर्कमा आउनुहोला। आज दुईजना साथीहरूको विचार लिन्छौँ हामी, महिला साथीहरू 01-5260-646 पुरुष साथीहरू 01-5260-671 यो दुईवटा नम्बरमा आउनुहोला, दुईजना साथीहरूको विचार लिन्छौँ, तपाईँको छ मुक्तक पनि लिनु छ। र म तपाईँहरू आइरहँदा भने सर, तपाईँले राख्नुभएका विचारहरूबाट केही प्रतिनिधिमूलक विचारहरू छन्, ती विचारहरू म अगाडि सार्छु। शङ्का प्रेममा शङ्का कति ठिक कति गलत, भरत विक दिपाल डोटिका हुनुहुन्छ, उहाँ भन्नुहुन्छ कतै ऊ आफूबाट टाढा पो हुने हो कि भन्ने शङ्का र चिन्ता हुने गर्दछ। मेरो विचारमा निस्वार्थ माया गर्ने हरेक व्यक्तिमा शङ्का अडेको हुन्छ र शङ्का हुनु सही हो। प्रेम भनेको दुई आत्माको विश्वास, त्यसमा शङ्का आवश्यक हुनुहुँदैन, यदि हुन्छ भने त्यो प्रेम होइन आकर्षण हो भन्नुहुन्छ किरण सिग्देल, उहाँ सिन्धुलीबाट कमला साइन्स क्याम्पस। यसै गरी धीरेन्द्र मगर रोल्पाबाट भन्नुहुन्छ शङ्का पनि एउटा माया हो, जहाँ माया त्यहाँ शङ्का हुनु मेरो विचारमा खासै नराम्रो होइन, चोखो प्रेममा शङ्का त आफै भइहाल्छ किनकि माया पनि त मनमा आफै आउने गर्दछ। तिलकराज बस्याल सुर्खेतबाट प्रेममा शंका हुन्छ भने त्यो प्रेम होइन, त्यो त स्वार्थवादी सम्बन्ध हो। प्रेममा त विश्वास हुनुपर्छ, त्यसैले प्रेममा शंका ठिक होइन। केसी अर्जुन भन्नुहुन्छ, जहाँ प्रेम हुन्छ त्यहाँ शंका हुन्न, जहाँ शंका हुन्छ त्यहाँ प्रेम हुन्न। शंका गर्नु भनेको चरित्रको हत्या गर्नु हो। रोशन चौलागाईको विचार छ, जसलाई आफूले प्रेम गरिन्छ उसलाई नै सबथोक मानिन्छ। आफूले सबथोक मानेको मान्छे आफूबाट कुनै दिन टाढा हुन्छ कि भन्ने डरले शंका गर्नु स्वाभाविक नै हो। सी बगे लेख्नु भएका छ, उहाँ भन्नुहुन्छ, भन्छन् नि धेरै चिनी खायो भने चिनी पनि तितो हुन्छ, हो माया पनि त्यस्तै हो। किनकि मायामा माया मात्रै हुने हो भने त्यो माया नमिठो तितो हुनसक्छ, तर मायामा अलिकति शङ्का मिसाएर अगाडि लैजाने हो भने त्यो माया मिठो अनि अर्थपूर्ण हुन्छ। मनिष भण्डारीको विचार छ, हिजोसम्म शङ्का गर्ने गलत हो जस्तो लाग्थ्यो, तर आज आफ्नै भनाउँदैले भौगोलिक दूरीसँगै मायामा फाटो ल्याउँदा मायामा शङ्का आवश्यक छ जस्तो लाग्छ भनेर लेख्नु भएको छ। म एउटा फोन लिइहाल्छु, त्यसपछि अरू विचारहरूमा आउँछु। हेलो हेलो दाजु नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म दार्चुलाबाट हो, नरेश दामी। ए नरेशजी, आजको विषयमा तपाईँको विचार के छ नरेशजी? प्रेममा शङ्का कति ठिक कति गलत? मेरो विचारमा भन्नुपर्दा प्रेममा शङ्का चाहिँ नराम्रो हो दाजु। किन नराम्रो होला? त्यतिकै शङ्का लिएर खनी प्रेममा खनी धोका दिने काम चाहिँ गर्नु त्यतिकै नराम्रो हुन्छ दाइ। हुन्छ, अब तपाईँको मुक्तक सुनाउनुहोस्। ल त है, मुक्तक सुरु गर्छु। हुन्छ। गुलाबको फुल होइन तिमीलाई, गुलाबको फुल होइन तिमीलाई, सयपत्री फुल दिन्छु साथमा धोका होइन तिमीलाई, जुनी जुनी साथ दिन्छु साथमा धोका होइन तिमीलाई, जुनी जुनी साथ दिन्छु। हजुर, तपाईँको मुक्तक भएन ल, छुट्टिन्छौँ, नमस्कार। अरू विचारहरू पनि म लिन्छु। यसो गरी विचारकै क्रममा समीक्षा सिलवाल लेख्नुहुन्छ, प्रेम र शङ्काले त सम्बन्धलाई प्रगाढ बनाएको हुन्छ। प्रेमीलाई नै शङ्का गरिन्छ, अपरिचितलाई त शङ्का गरिँदैन नि। शङ्का गरेर रिसाउनु, रिसाएर फकाउनुमा छुट्टै मजा छ। जिडी प्रसाद पोखरेल भन्नुहुन्छ, प्रेममा शङ्का गर्नु ठिक हो, किनकि माया गर्ने मान्छेको बारेमा जान्नु अति आवश्यक हो, जसबाट धोका हुनबाट पनि बचाउँछ। सन्तोष राज भट्टको विचार छ, आमाले छोराछोरीमाथि शङ्का गरेको मैले देखाएको छैन, र आमा छोराछोरी बीच पनि त माया नै हुन्छ। मूल कुरा विश्वास हो, विश्वास छैन भने मात्रै शङ्का हुन्छ, बिना विश्वासको प्रेम प्रेम हुँदैन। अर्को विचार छ, प्रशान्त छेत्री मेलौली बैतडीका हुनुहुन्छ, प्रेम विश्वासको धागोमा बाँधेर उडाएको चङ्गा हो, जुन सङ्कटको शङ्काको बिलेटले एकैपलमा टुट्न सक्छ, त्यसैले प्रेममा शङ्का गर्नु राम्रो होइन। यसै गरी अर्को विचार छ, अग्रिम अधिकारी सार्थक हो, प्रेममा शङ्का गलत हो, किनभने प्रेममा शङ्का उत्पन्न हुने एकअर्काप्रतिको विश्वास नहुनाले हो, यसले प्रेम सम्बन्धलाई बिच्काउने काम गर्छ। जब प्रेम गरिन्छ तब शङ्का गरिँदैन, र जब शङ्का गरिन्छ तब प्रेम गरिँदैन। के अर्को विचार लिन्छु म, सविता आचार्यको विचार हो यो, मायामा अलिअलि शङ्का पनि हुनुपर्छ, किनभने मान्छेलाई माया मात्र गर्यो भने त मान्छे मातिन्छ, त्यसैले मायामा शङ्का हुनुपर्छ जस्तो लाग्छ भन्नुभएको छ। राम शरण चौधरी दाङ हाल मलेसिया, प्रेममा शङ्का गर्नु राम्रो होइन, तर पनि शङ्का हुनु त स्वाभाविक नै हो भन्नुहुन्छ। प्रेम र शङ्का आपसमा परिपूरक भन्ने उहाँको विचार छ। कोही साथी हुनुहुन्छ फोन सम्पर्कमा? हेलो हेलो हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? गीताजी, आजको विषयमा तपाईँको विचार के छ राख्नुहोस्। मलाई लाग्छ शङ्का गर्नु हुँदैन जस्तोमा। शङ्का गर्नु हुँदैन किन? अब त्यस्तो शङ्का गरेपछि अब मेरो बारेमा यति धेरै किन शङ्का गर्छ भनेर राम्रो लाग्दैन होला। तपाईँ आफैलाई पनि अरूले शङ्का गरेको मन पर्दैन त्यसो भए? शङ्का त्यो साह्रो शङ्का गर्नु हुँदैन, मन चोखो माया भएपछि त विश्वास भइ भइहाल्छ नि जस्तो लाग्छ कि। हुन्छ, तपाईँको मुक्तक सुनाउनुहोस् अब। हजुर हुन्छ। आँखाभित्र राखौँ भने बिझाऊ नि हौ कि, आँखाभित्र राखौँ भने बिझाऊ नि हौ कि, दिलैभित्र राखौँ भने रिसाऊ नि हौ कि, सुख दुःख घाम पानी तिमी सँगै साथ नै थिए, सुख दुःख घाम पानी तिमी सँगै साथ नै थिए, न्यानो खोज्दा झरी पनि रुझाउने हौ कि, आँखाभित्र राखौँ भने बिझाउने हौ कि, दिलैभित्र राखौँ भने रिसाउने हौ कि। खै थाहा छैन बिझाउन पनि सक्छु, खै थाहा छैन बिझाउन पनि सक्छु अनि चित्त नबुझ्दा रिसाउन पनि सक्छु, खै थाहा छैन बिझाउन पनि सक्छु अनि चित्त नबुझ्दा रिसाउन पनि सक्छु, तर पनि यदि हेलमेल भयो भने जिन्दगीमा, तर पनि यदि हेलमेल भयो भने जिन्दगीमा सिक्छु अनि धेरै कुरा सिकाउन पनि सक्छु, सिक्छु अनि धेरै कुरा सिकाउन पनि सक्छु। नमस्कार। केही विचारहरू लिएँ मैले फोनमा, दुईजना साथीको पनि विचार लिएँ यो विषयमा। केही भन्नु पनि छ तपाईँलाई। दुईवटा मुक्तक अघि सार्छु। पहिला साताको छ मुक्तक अन्तर्गत प्रकाश खनाल केरुङ्गा अर्घाखाँचीका हुनुहुन्छ। आयो यसरी नै निरन्तर बदलामा आयो, नआउनु पर्ने चिज अक्सर बदलामा आयो, यताबाट बारम्बार मैले मुटु पठाइरहेँ तर उताबाट सधैँ पत्थर बदलामा आयो, तर उताबाट सधैँ पत्थर बदलामा आयो। अर्को मुक्तक अघि सार्छु। जनक सिग्देल गजरकोट छ तनहुँका हुनुहुन्छ। यहाँ चोखो पिरती छैन थाहा हुँदा हुँदै पनि, अथाह धन सम्पत्ति छैन थाहा हुँदा हुँदै पनि, तिमी टाढा छौ बार बार याद पठाउँछौ, मन जलेको ओखती छैन थाहा हुँदा हुँदै पनि, मन जलेको ओखती छैन थाहा हुँदा हुँदै पनि। दुईवटा भनेको थिएँ, अर्को एउटा पनि राख्छु यो क्रममा, छ मुक्तक अन्तर्गत यो तेस्रो। मनभरि पीडा अनि पीर लिएर सबै सामु झुकेको त्यो शिर लिएर देश युद्धमा जान्छु भन्दै राइफल भिर्छु जब, आमा रुन्छिन् शहीद बाको तस्बिर लिएर, आमा रुन्छिन् शहीद बाको तस्बिर लिएर। विशाल भण्डारी उदयपुर गाईघाट हाल भारत युपीमा हुनुहुन्छ। अब चाहिँ के कुरा भन्नु छ तपाईँलाई, मैले तपाईँ धेरैको विचार पढिरहँदाखेरि चाहिँ के पनि लाग्यो भने, धेरैले शङ्का हुनुपर्छ, शङ्का बिना त प्रेम हुँदैन, शङ्का र प्रेम एकअर्काको परिपूरक भन्ने जस्तो कुराहरू गर्नुभयो, त्यसैले पनि केही भनौँ भन्ने लाग्यो। हामी किन शङ्का गर्छौँ भनेर सोच्नु भने एउटा चाहिँ त्रास हुन्छ हामीलाई, त्यो प्रेम छुट्ला त्यसैले शङ्का गर्नुपर्छ उमाथि भनेर धेरैले शङ्का गरिरहन्छौँ। अरूले चाहिँ कतिले अरूले गरेको सिकिरहन्छौँ, अरूले गरेको प्रेममा उसले पनि शङ्का गरिरहेछ, उसले नै गरिरहेछ, म किन नगर्ने भन्छौँ। अर्को चाहिँ कतै मैले माया गरेको मान्छेलाई शङ्का गरिन भने, अर्थात् ऊ आफैले पनि शङ्का गर्ने छुट दिन्छ कि, आफूले शङ्का मान्दा उसले त्यसैले प्रेम गरेको जस्तो व्यवहार गर्छ, खुसी हुन्छ ऊ, त्यसैले पनि शङ्का गर्छौँ हामी। तर यहाँनिर तर भनेपछि मैले जोड्न खोजेको कुरा के हो भने, शङ्का र तपाईँहरूले भनिरहनु भएको शङ्कामा, बुझिरहनु भएको शङ्कामा केही चाहिँ फरक छ। शङ्का भन्ने बित्तिकैले शङ्का नगरी त कहाँ हुन्छ भनिरहनु भएको छ। शङ्का भनेको चाहिँ विशेष गरी योग्यता या व्यवहारसँग जोडेको कुरा हो। उसको योग्यतामाथि शङ्का गर्नु, उसको व्यवहार भनेको चरित्र पनि त्यसभित्र पर्नुभयो। यहाँमाथि उत्पन्न हुने जुन लालसना छ, आरोप छ, त्यो चाहिँ शङ्का हो। कति चाहिँ निगरानी र शङ्का उस्तै उस्तै जस्तो लाग्छ, तर फरक कुरा हो। तिमीले खाना खायौ भन्नु, तिमी बिरामी भयो, तिमीले औषधि खायौ त खा छैनौ होला भन्नु, औषधि खाऊ भन्नु, खाना खाऊ भन्नु, यो चाहिँ निगरानी गरेको हो, केयर गरेको हो उसलाई। तिमी पढ्या छौ त, तिम्रो इक्जाम आउन थाल्यो भन्नु चाहिँ निगरानी हो, त्यो शङ्का होइन। तर तिमीसँग भर्खर फेसबुकमा एड हुने केटा को हो, त्यो केटी को हो, तिम्रो फेसबुकमा कमेन्ट गर्ने मान्छे को हो, तिमीसँग फलानु ठाउँमा जाने सँगै गएको त्यो मान्छेको हो, उसको आफन्तै होस् होइन, त्यो किन तिमीसँगै गयो भनेर यसरी गर्ने, यो चाहिँ शङ्का हो जुन उसको योग्यता या व्यवहारसँग जोडिन्छ क्या। यो कुरा चाहिँ जसलाई हामी धेरै चाहिँ निगरानी नै भनिरहन्छौँ, निगरानी र शङ्का उस्तै हो भन्ने सोच्छौँ। अब यहीँनिर जोड्न खोजेको मैले अर्को कुरा के पनि हो भने, शङ्का भनेको चाहिँ अविश्वास हो। तिमीले भनेको कुरामा मलाई विश्वास छैन भनेको हो शङ्का गर्नु चाहिँ, उसलाई माया गर्नु होइन शङ्का गर्नु चाहिँ। विश्वास नगरिकन पनि प्रेम सम्भव हुन्छ र? बिल्कुल हुँदैन। जबकि शङ्का भनेको विश्वास नगर्नु हो। यस्तो नहोस् भनेर गर्ने चाहिँ निगरानी मात्रै हो, त्यो शङ्का र निगरानी फरक छ। चनाखो हो, चनाखो र निगरानी भनेको चाहिँ एउटै हो, त्यो चाहिँ शङ्का गरेको होइन। शङ्काले चाहिँ भइसकेको कामसँग सम्बन्ध राख्छ कि, कुनै काम भइसक्यो तर त्यो माथि त्यो कामसँग जोडेर उसमाथि चाहिँ यो होइन होला, तिमीले जे भन्यो त्यसमा मलाई विश्वास छैन भन्नु चाहिँ शङ्का गरेको हो। ऊ कसैसँग बोल्यो, फोनमा बिजी भयो, घुम्न गयो, यस्तो कुरामा हो शङ्का हुने, अविश्वास हुने। अघि मैले पनि अघि केही ऊ पनि दिएँ तपाईँलाई, मैले केही उदाहरण पनि बताएँ। जस्तै शङ्काको कारण कति धेरै प्रेम सम्बन्धहरू छुटेका छन्। एकछिन आँखा चिम्म गरेर सोच्नुहोस् त, एकछिन समय नै भयो तपाईँलाई, एकछिन सोच्नुहोस् आँखा चिम्म गरेर, शङ्काकै कारण कति प्रेम सम्बन्ध छुटेका छन् या कतिको झगडा भइरहेको छ, ल सोच्नुहोस् त। अब शङ्का नगर्दा के भयो त्यो पनि सोच्नुहोस्, कति जोडीहरू खुसी छन् त्यो पनि सोच्नुहोस्। सायद समय अलिक थोरै दिएँ होला मैले तपाईँलाई, तर तपाईँले सोच्नु चाहिँ सोच्नुभयो होला भन्ने मैले विश्वास नै, किनकि शङ्का गर्दा र नगर्दा प्रेममा के चाहिँ भइरहेछ भन्ने चाहिँ तपाईँले सोच्नुभयो होला। म बाँकी तिनवटा मुक्तक लिएर अनि अझ अरू केही विचारहरू राख्छु। अरियाल कृष्ण आपचौर सात गुल्मी हाल देवघाट धाममा हुनुहुन्छ। बिन्ती दैव नगर भोल सेतो हुनेछ, जीवन रङ्ग्याइदिने कबुल सेतो हुनेछ। बिन्ती दैव नगर भुल सेतो हुनेछ, जीवन रङ्ग्याइदिने कबुल सेतो हुनेछ। मलाई साथी सकुशल घर पुर्याइदियो, नत्र घरमा एउटा फुल सेतो हुनेछ। अर्को मुक्तक छ आरजे बिनु विशाल लमही दाङका हुनुहुन्छ। म मरेपछि थाहा पाउनेछस् दुःख परेपछि थाहा पाउनेछस्, म मरेपछि थाहा पाउनेछस् दुःख परेपछि थाहा पाउनेछस्। यसो भन्नुहुन्थ्यो बा, कति गाह्रो छ जीवन धान्न, तेरो काँधमा जिम्मेवारी सरेपछि थाहा पाउनेछस्। साताको छ मुक्तक अन्तर्गत अन्तिम मुक्तक अब भाषण गर्छु। सागर क्षितिज राईको मुक्तक हो यो। च्यान डाँडा एक सेखुवा खोटाङ हाल प्रवासमा हुनुहुन्छ। अलिअलि गर्दै सिमाना सार्न थाले छिमेकीले, दस गजा कब्जा गरी डेरा बार्न थाले छिमेकीले। सायद आफ्नै अभिभावक कमजोर भएर हो घरमै आई बिना कारण मार्न थाले छिमेकीले। देश बोलेको यो मुक्तकसँगै साताको छ मुक्तको क्रम यहीँ सकिएको छ। म विचार राख्दै थिएँ शङ्काकै विषयमा। धेरै मैले केही अघि विचारहरू पनि लिएँ, कतिले भन्दै हुनुहुन्थ्यो कि शङ्का पनि हुनुपर्छ, नत्र त माया मात्र गर्यो भने त मान्छे मातिन्छ भनेर। यो त कस्तो कुरा भयो भने, खानेकुरा मात्रै खायो भने चाहिँ राम्रो हुन्छ, धेरै स्वस्थ भइन्छ, त्यसैले बेला बेलामा विष पनि खानुपर्छ भने जस्तो कुरो भयो के, यो चाहिन्छ शङ्का भन्ने कुरा। के साथीहरूले भन्नुभयो कि चिनी पनि धेरै खायो भने त तितो हुन्छ, त्यसैले माया मात्रै भएर हुँदैन, शङ्का हुनुपर्छ भनेर। मलाई अचम्म चाहिँ के लाग्यो भने, यो पुस्तालाई यस्तो चाहिँ कसले सिकायो कि माया मात्रै भएर चाहिँ हुँदैन, त्यसमा नेगेटिभ अरू कुरा पनि हुनुपर्छ, नराम्रो कुरा पनि भनेर। केही साथीहरूले भन्नुभएको छ कि हिजोसम्म शङ्का गर्ने गलत हो जस्तो लाग्थ्यो, तर आज आफ्नै भन्दिनँ चाहिँ अब छोडेर गएपछि चाहिँ मलाई मायामा शङ्का आवश्यक छ जस्तो लाग्यो भनेर। म भन्न चाहन्छु तपाईँलाई कि शङ्का नगरेर होइन, चनाखो नभएर हो त्यो तपाईँले बेहोरेको, त्यो अवस्था बेहोर्नु परेको। शङ्का र चनाखो हुनु भनेको फरक कुराहरू हो। शङ्का भनेको चाहिँ त्यो सिधै रूपमा तपाईँले उसमाथि आरोप लगाउनु हो, तिमी यो मान्छेसँग बोल्नु भनेको तिम्रो योसँग रिलेसन छ भन्नु हो, उसमाथि उसको हरेक चरित्र उसले गरेको कुरामा चाहिँ अविश्वास पैदा गर्नु हो। फेरि के ग्यारेन्टी छ कि तपाईँले शङ्का गर्नुभएको भए चाहिँ सम्बन्ध अझै रहिरहन्थ्यो भनेर? त्यो पनि त ग्यारेन्टी छैन नि। सम्बन्ध छुट्नको लागि त अरू धेरै कारणहरूले काम गरिरहेको हुन्छन् त्यहाँ। त्यसैले शङ्का नगरेर हो मेरो सम्बन्ध छुटेको त भन्न, यो त मिल्ने कुरै भएन कि। समय थोरै भयो, त्यसैले धेरै चाहिँ बताउन चाहन्न म। साँच्ची एउटा कुरा चाहिँ मैले भन्नै पर्छ, अब के यो अन्तिममा नै जस्तो यो समय छुट्टिन लागिसकेको छ। त्यसैले अरू कुरा के पनि हो भने, जिन्दगी चलाउने सबैभन्दा बलियो आधार भनेको चाहिँ विश्वास नै हो। नराम्रो अर्थ नलागोस् म तपाईँलाई एउटा कुरा भन्छु, मैले भनेको छु है यहाँ, यसलाई अलिक गलत अर्थको रूपमा चाहिँ नबुझिदिनु होला भनेर तपाईँलाई एउटा उदाहरण दिएर अझ प्रष्ट पार्न खोजेको मैले। तपाईँको बुवालाई सम्झिनुहोस् त, तपाईँको बुवालाई सम्झिनु भयो? अब मलाई मनमा नै जवाब दिनुहोस् तपाईँले, अहिले तपाईँले जसलाई सम्झिनु भयो उहाँ नै तपाईँको बुवा हो भन्ने ग्यारेन्टी के? तपाईँले डिएनए परीक्षण गरेर उहाँलाई बुवा भन्न थाल्नुभएको त होइन, हो त होइन नि त। आमाले अरू आफन्तहरूले सानैमा तपाईँलाई ऊ बुवा भनेर, जसलाई बुवा भनेर सिकाउनु भयो उहाँलाई नै बुवा भन्न थालिएको हो तपाईँले, मैले, हामी सबैले। यो भनेको चाहिँ विश्वास हो के, यो शङ्का होइन। अब तपाईँले उहाँ मेरो बुवा होइन होइन होला भन्नु चाहिँ शङ्का हो, त्यो आमाप्रतिको शङ्का। अब आफै सोच्नु, शङ्का ठिक हो कि गलत हो? मैले केही कुराहरू भने तपाईँलाई, धेरै भन्न भ्याइन समय अभाव भएको कारण। तपाईँ सबै सबैलाई धन्यवाद। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिने आत्मीय मित्र सुनिल राज भारतप्रति पनि कृतज्ञता व्यक्त गर्दै म महावीर विश्वकर्मा आजको यो विषयमा आफ्नो एउटा मुक्तक तपाईँलाई राख्दै म पनि ओझेल पर्छु। यो विश्वासको घर ढलाउनु हुँदैन, सुन्दर संसार प्रेमको जलाउनु हुँदैन। यो विश्वासको घर ढलाउनु हुँदैन, सुन्दर संसार प्रेमको जलाउनु हुँदैन। एकअर्कामा सम्मान होस् र पो त प्रेम, शङ्कामा त जिन्दगी चलाउनु हुँदैन। हस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। जिन्दगीकै सवाल हुन्छ चोखो माया भित्र हाम्रो, भेट्ने छुट्ने कथा जस्तो होइन चलचित्र हाम्रो। जिन्दगीकै सवाल हुन्छ चोखो माया भित्र हाम्रो, भेट्ने छुट्ने कथा जस्तो होइन चलचित्र हाम्रो। भोलि त्यसै छुट्टिएर प्रु छ भने भोलि त्यसै छुट्टिएर रुनु पर्छ भने आजै बाट आफ्नो आफ्नो बाटोला गरम कसलाई जोवन साट्ने माया गर्ने हजार हुन्छन् कसलाई जोवन साट्ने यता पनि उता पनि तिम्रै भनी ढाट्ने यता पनि उता पनि तिम्रै भनी ढाट्ने ए विश्वासमा परेर भने ए विश्वासमा परेर बियो भुलु पर्छ भने आजै बाट आफ्नो आफ्नो बाटोला गरम आजै बाट आफ्नो आफ्नो बाटोला गरम छोडको घाउले त कलेजी नै छुन्छ एउटा दाग मेटाउन वर्षो घुनु पर्छ भने एउटा दाग मेटाउन वर्षो घुनु पर्छ भने आजै बाट आफ्नो आफ्नो बाटोला गरम आजै बाट आफ्नो आफ्नो बाटोला गरम जिन्दगीकै सवाल हुन्छ चोखो माया भित्र हाम्रो भेट्ने छुट्ने कथा जस्तो हैन चलचित्र हाम्रो जिन्दगीकै सवाल हुन्छ चोखो माया भित्र हाम्रो भेट्ने छुट्ने कथा जस्तो हैन चलचित्र हाम्रो भोलि त्यसै छुट्टिएर रुनु पर्छ भने भोलि त्यसै छुट्टिएर रुनु पर्छ भने आजै बाट आफ्नो आफ्नो बाटोला गरम